www.attableeg.com, the reviver of Iman. عادت کر در گزر کرنے کی کلمہ واضح عادت کر در گزر کی اور حکم کر نیک کام کرنے کا اور کنارہ کر جائے تین بار ہے مفتی صاحب فرما رہے ہیں اے پیغمبر درگزر کا رویہ اپناؤ ترجمہ مت فرما رہے ہیں اے پیغمبر درگزر کا رویہ اپناؤ ہر کر نہیں عادت ہونی چاہیے کبھی معاف کر دیا کبھی ظلم کیا نہیں ہمیشہ تمہارا معمول درگزر کرنے ہی کرنا ہے خوش کر دے گا پکڑو اے پیغمبر درگزر کا رویہ اپناؤ ان لوگوں کو نیکی کا حکم دو اور جاہلوں کی طرف دھیان نہ دو ترجمہ کتنا بات ہے سناتے ہیں مفتی صاحب اخلاق قرآنی کا الزام ہدایت کی تشریح کی ہے بدین میں آیا کہ کبھی سنایا گیا جتنی مطلب سنایا گیا بڑا کم جی لوگوں سے یہ برتاؤ رکھیے نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ چھپی تشریح لوگوں سے یہ برتاؤ رکھیے ان کے اعمال و اخلاق میں سے سرسری نظر میں جو اپنا برتاؤ معقول و مناسب معلوم ہو ان کو قبول کر لیا کیجیے بہت زیادہ بھائی تو سرسری طور سے ظاہر جو ہو اچھا ہو آسان ہو سوچ جاتی لوگوں سے یہ برتاؤ رکھیے ان کے اعمال و اخلاق میں سے سرسری نظر میں جو برتاؤ معقول و مناسب معلوم ہو ان کو قبول کر لیا کیجیے برطانی ان کی تہ اور حقیقت کی تلاش نہ کیجیے جو بہت زیادہ تلاش میں پریشانی ہو جاتا ہے ظاہری طور سے جو سمجھ میں آئے اس کو کر لیا کیجیے بہت زیادہ تجسس میں تتبر میں پڑیے گا پریشانی کر لیجیے کوئی بات تکلیف ہو پاتی سرسری نظر میں جو برتاؤ معقول و مناسب معلوم ہو ان کو قبول کر لیا کیجیے ان کی تہ و حقیقت کی تلاش نہ کیجیے آسان کر دیا معاملہ ان کی تہ اور حقیقت کی تلاش نہ کیجیے بلکہ ظاہری نظر میں سرسری طور پر جو کام کسی سے اچھا ہو اس کو بھلائی کو معمول کیجیے پوری تفصیل تاریخ تجمہ کریں ہمارے پاس ان کی تہ اور حقیقت کی تلاش نہ کیجیے بلکہ ظاہری نظر میں سرسری طور پر جو کام کسی سے اچھا ہو اس کو بھلائی کو معمول کیجیے بات ہی کا حال اللہ کے سپرد نبی آسان کر دیا लिखा हुआ है कि अगर क्वेश्चन सब उधर लेके जा रहा है आखिर में क्वेश्चन अभी के बोचर है बल्कि ये भी मुमकिन है कुछ सिरका के बोचर हमने कहा था मुझे पेप्सी काल है तो वो मुझे अब सिरका का कौन जानता है मुझे अंदाजा हो जाता है वहां जहाँ तो जाने में वैसे ही आता है तो शराब भी रहती है वो भी है हम लोग खा रहे थे कनाडा जा रहे थे खा रहे थे तो चाप आलू वाला था एक ने कहा कि महाराज की तहकीर आलो किया क्या खाना देखिए अभी खाई नहीं ये बात भी नहीं मालूम है कि वजीर के वहां कश्मीर के वजीर आलत थे हरानी देखता भी रहता हम लोग उसके हम लोग ताकीक नहीं किया बारह बातें कहा अल्लाह का शुक्र थी बहुत हजरत का माना जो साल ही ईश्वर है हम बातें के दर पे नहीं होंगे जाहिर मुजाहिर फैसला करेंगे खुद हजरत उमर का भी इशारा है हम जाहिर करेंगे जाहिर के मुताबिक फैसला करेंगे बातें के तह में हम नहीं आएंगे ये हजरात हमारे साहबा रसूल को छोड़िए साहबा को इन चीजों का आमिल उनकी तह हकीकत तलाश न कीजिए बल्कि जाहिर नजर में सरसरी तौर पर जो काम किसी से अच्छा हो उसको भलाई को मामूल दीजिए बातें का हाल अल्लाह के सबूत कीजिए क्योंकि पूरा इखलास और नीच शरारत कबूल की जामियत अखसुल खवा का हिस्सा कोई उसके अंदर कमी न हो ये छोड़ो दूसरे लोग इसके लिए कमी हुई माफ करो जे को अच्छा काम कर रहा उसमें कोई चीज बंद तब पड़ जाते हैं परेशान कर देते हैं कितना कुलिया है कि जी कुरान दीन है बड़ा कुरान कहते हैं जो अच्छा हो उसको भलाई का मामूल कीजिए बातिन का हाल अल्लाह का सबूत कीजिए क्योंकि पूरा इखलास और नीच शरारत कबूल की जामियत अखसुल खवा का हिस्सा नबी कर सकता है हर किसी में आयत नबी कर सकता है उसके काबिल मुतबे वो कर सकता है हासिल लेके मुआशरत में सहूलत रखिए मुआशरत में आदाबुल मुआशरत में जो लोग बहुत ज्यादा तरक्की वगैरह करते हैं घबरा भी जाते हैं बड़े लोग थे उनके लड़के भी बड़े थे बड़े लोग के लड़के लेकिन बिगड़े हुए बड़े थे यहाँ फला जगह से मैं बिगड़ गया बड़ा फला जगह की वजह से तरकीब पर तरकीब तरकीब जब वो लोग हजरत के यहाँ गए पता को तो मुझको हजरत बुलाया क्या इंतजाम गर्मी का मामला करना दरगुजर का मामला करना फिर हुए नाम मुझे नहीं देता उसको बुलाया कम से कम उम्र के लोग थे अरे पूछे मतलब कि अगर सिगरेट पीए तो उसे डाल नहीं ना कर चलने दो चलन जो इला जो बिल्कुल बिगड़ा हुआ तो बिल्कुल ठीक हो गया जैसे हम लोग उस मकान में थे हमारे मकबूल लड़के जो है वो पतंग उड़ा गए हजरत ने देखा हम शाह गए तो उसको तलाश करने लगे तो मिले ही नहीं उसको बोला कि भाई मैंने देखा मकबूल को पतंग उड़ा रहा था गया तो पति पति ही कहा चला गया फिर ये मालूम कर लो कि कहाँ छुपा हुआ था उस पतंग मुझे कहा नहीं कहा छिप गए थे भाई तो कहा दो छतों के अंदर नीचे ऊपर थी वो पत्थर की चीड़ी को बना देते हैं ना नीचे नीचे जगह रहते उसी उठी भाई उसका है ना बस मुझे ये मालूम वो काम गया छत तो था गया फरमाते थे हजरत की इस जमाने में इस्लाह के लिए तलतुफ मुतय्यन है, इस्लाह के लिए तलतुफ अल्लाह ताला हर एक मशहूर क्या है माशा अब्दुल्ला सभी मशहूर है बिल्कुल गलत हजरत थानवी भी मशहूर है बहुत सी बातें आती कहते हजरत थानवी के जाब्ते को लोगों ने देखा और रास्ते को नहीं देखा जो आता है जाति बयान अपने लोग भी जाति वाले बयान करते हैं रास्ते वाले नहीं सब कहता हूँ जो वहां था जो गए हैं लोग उमूमन रास्ते वाली बात करते ये डाटा है यही सब करते हैं ताबी जाल की डाल दिया यही बात रह गई थी अपने मशाइख हो गई तारीफ में कोई बदनाम कर लेते हैं मिसाल देते थे कि देखो ताबीर के लिए वक्त मुतय्यन था उनके यहां असल बात अब अपने को फरमाते थे कि मैंने दूसरों को पाबंद नहीं किया है मैंने अपने को पाबंद किया है कि असल बात कोई आएगा तो मुझे ताबीज देना ही है कुछ करता रहा और दूसरे कह क्या है असल वाला है मभी वाला मैं हम खुद आते हैं फरा उन्होंने मैंने अपने को पाबंद किया है कि असल बात कोई आएगा भाई उम्मत किसकी भी हो जाए जो इसी इन सब चीजों को सख्त करते थे कहते ये तो मैंने अपने को पाबंद किया है कि असल बात कोई आ गया ताली मैं जरूर ही दूंगा क्योंकि मैंने खुद मुतय किया है और जहां मुतय नहीं है असल इस वक्त आ गया वही बात आया वही बात कल आ गया हटा गया फरमाते थे ताबीज का मुतय था मगर दर्द जहन किए क्या ताबीज के लिए कोई आया तो जब भी आए मुझको जगह दिया जाए 12 बजे रात है दर्द जहन का कोई वक्त है जी कहीं बच्चे पड़ गए कोई आता था खुद मैंने खुद अंदर से सुना है तो उठते थे सोए रहते थे उठते थे वजू करते थे क्योंकि उसमें आज भी थी अति क्या इसको कोई नहीं देखता है तभी इसे हाल जारी कर दे उठते थे खुद अंदर से खुद होने लगा तो उठते थे वजू करते थे और लिखते थे अताबी देखते थे इसी को कहते थे ये रास्ता था वो जाप्ता उस जाप्ते में भी उन्हीं की जाएगा कि तुम असर बदावे तभी जरूर मिल जाएगा ये नहीं कि कल आना हमारी बार आना है क्या ये कुछ नहीं ये तो रास्ते की बात थी अपने मशायख के चीजों को बयान करना ऐसी जो लोग करीब हो से ये करना चाहिए गुर्बत का सबब बने न कि उनकी वजह से कोई फट हो जाए भाई कौन जाएगा उनके सवाल जवाब में उखड़ जाएंगे जरूरी हो गया कहते हैं हाथ लिए कि मुआशरत में सहूलत रखिए तशद न कीजिए ये बर्ताव तो अच्छे कामों में है और जो काम जाहिर नजर में भी बुरा हो उसमें ये बर्ताव रखिए इस बाब में नेक काम की तारीफ करिए कोई बुरा काम हो तारीफ भाई ये काम ऐसे नहीं ऐसे करो बस एकदम और जो काम जाहिर नजर में बुरा हो उसमें ये बताव रखिए कि इस बाब में नेक काम की तारीफ कर दीजिए वाम खुदी आप हो वाम अगर कोई बात ऐसी आसानी को समझा दो उसमें भी सख्ती ना करो समझा देगा ये नबी सल्लल्लाहु अलैहि वसल्लम सुखी कही रहे करो क्या हिदायत नामा भी लिखा सकता है और जाहिलों से किराना हो जाए करो इसके बावजूद अगर कोई जहालत करता है तो माफी तुझसे न करो तक किराए कशी वाहजुर हूँ हजरन जमीरा कभी सल्ला सब तारी हूँ वाहजुर हूँ हजरन जमीरा कुछ उसलूबी से उसे अलग हो जाओ लड़ झगड़े की नहीं मुकदमे वाली से नहीं झगड़े पता तू वाहजुर हूँ हजरन जमीरा उसे हजरे जमीन है हजरे जमीन का मतलब यह है कि उसके इदारे की कोई शिकायत उसकी न करो उसकी खूबियों को उस वक्त भी मद्देनजर रखो कि कोई नुकसान हमसे न पहुंचे उसको कोई तकलीफ वाजुर वहां जन जमीन लाजगी करो जरूरी है اراضی بھی اچھے انداز سے ہونی چاہیے, جنہوں کے دو مار پانچ چاہیے گی نبی کی تعلیم ہے, اللہ کی تعلیم نبی کو ہے, واہ جو ہوں نبی کا مخاطب نہیں کر, واہ جو ہوں حضر جمیل جن میں شکایت نہ ہو, اور خیر خائی ہمیشہ یہ بھی لکھا خیر خائی اس وقت بھی مد نظر ہو, اس وقت بھی اس کی خیر خائی اس کے لیے دعا بھی کرو, اور ایسی صورت رکھتے آخر کہ اس کی اصلاح ہو جائے, اللہ زندگی میں بھی آپ آزاد نہیں کہ جو چاہے ان کو کہے اور کرے, یہ تعلیم ہے. فرماتے تھے بہت سے لڑکے بے دار کہتے ہیں کہ اس میں باپ کا بھی قصور ہوتا ہے, یا تو بالکل چھوڑ دیتے ہیں یا اصلاح کریں گے جب ڈنڈا سب پر لاتے, آپ مکلف ہیں اس کی اصلاح کے لیے نرمی اصول شریعت اصول دین جو ہے نصاب الاحتساب خود مستقی کتاب والا ہے, سب بہت زبردست کتاب اچھے کاموں میں, اور جو کام ظاہر نظر میں برا ہو اس میں یہ بتا رکھے اس میں نیک کام کی تعلیم کر دیا کیجیے, اور جاہلوں سے جاہلوں سے ایک کنارہ ہو جایا کیجیے اور ان کے در پہ نہ ہو جائیے, میں جمیلا تب بھی ان کی خرخائی ملحوظ رہنا چاہیے, اراضگی میں بھی خرخائی ملحوظ, سب سے بڑی بہت عمدہ جمیلا شاہی صاحب نے کہاں توڑ دیا اور بہت ڈر پہ آئیے, اگر اتفاق ان کی جہالت پر آپ کو کوئی وسوسہ شیطان کی طرف غصہ کا آنے لگے جس میں احتمال ہو کہ کوئی بات خلاف ہے مصلحت کے ثابت ہو جائے, تو ایسی حالت میں فوراً اللہ کی پناہ مانگے کیجیے, جو شیطان لیکن اس وقت بھی اللہ کی اے اللہ ایسی حرکت کر رہا ہے, سوچ سکتا میرا نفس اس کے مقابلے میں آ جائے دفعہ میں پوجا تین ہو جائے پناہ دیجیے, بلا شبہ خوب سننے والا خوب جاننے والا مفتی صاحب لکھ رہے ہیں بہت اچھا بہت بہت اچھا اخلاق قرآنی کا الزام ہے ہدایت نامہ, مجھے ابھی یاد آیا کہ نبی اکرم صلی اللہ علیہ وسلم کے لیے ولکم فی رسول اللہ ہے اس وقت الحسن اس وقت حسن ہے, جو مصیبتیں آئی ہیں انبیاء پر ہم تو تصور نہیں کر سکتے, مجھے دو واقعہ ابھی یاد آیا, واقعہ ایک حضرت عائشہ کو بتا بتائی کس پر پیش آیا ہے علماء پر بھی پیش آیا ہے, اس میں بھی حضور افضل الصابرین ہیں, ایسا واقعہ کسی کو پیش نہیں آیا, بیوی یعنی چہتی بیوی کے ساتھ ہوا, چہتی بیوی کے ساتھ ایک نظر اس کے لیے گوا رہی تھی, ایک نظر آج نظر اس کا واقعہ ہے, حضرت عائشہ پر کیا بیٹی حضور صلی اللہ علیہ وسلم جو ایک سمے کے لیے کچھ چھو نہیں سکتے اتنی محبت دیکھا ہمیں کسی محبت, اس حال میں حضور کو چھوڑنا پڑا نبی صلی اللہ علیہ وسلم, یہ اس وجہ سے اس میں بھی کوئی خلاف شرح بات کی نہ حضرت عائشہ نے کی نہ حضور نے کی, سب یہ واقعہ ہے یہ امت کے لیے بہترین نمونہ ہے, کوئی تعجب نہیں ان کے اقتدا میں اگر آپ پر ہم پر بھی کوئی چیز آ جائے لیکن یہ کہ نبی پر بھی آ چکا ہے, انہوں نے جو طریقہ اختیار کیا وہ ہم کو طریقہ اختیار کر رہے ہیں, اسی طرح مجھے یاد آیا حضرت حمزہ کا صبر جگر کاٹا اسے چبایا ہم لوگ کے ساتھ ان کے کب رہا ہے اور جائے گی آج کے حضور حضرت صلی اللہ علیہ وسلم جی کو حضرت واشی جبائے مسلمان ہو گئے تھے, کہا تم نے ہمارے چچا کے ساتھ یہ کیا ہے, اے بھائی تم مسلمان ہو گئے ہو बहुत अच्छा है, मैं अब हमारे सामने अपना चेहरा नहीं देखा क्योंकि वो बाहर चले गए, वही रहते थे कि तुमको देख करके देख करके मेरे चेचा मिल जाता है। ये नहीं कि डाटा पर कारण नहीं, तो मुसलमान हुए थे इस्लाम नामी हुए थे, फिर वो सहाबी हो गए। सहाबी एक दरवाजा तभी खुला हुआ था, एक तमिल चीज थी कि तुमको देखूंगा मैं चचा ज्यादा है, तुमने क्या क्या किया उनके साथ, जब आया क्या किया औरत थी क्या हुआ। ये दो आते भैया भी याद आए नबी सल्लल्लाहु अलैहि वसल्लम आके हजरत आशा के साथ और सबसे ज्यादा महबूब चचा उनके साथ ये वाकया हुआ और सब मौजूद थे जो इफ में थे। हजरत सल्लल्लाहु अलैहि वसल्लम वो नाखुश हुए, हाथ ला दिए बेटी का मसला था, दाद हुए कुछ देते थे उसको बंद किया, अल्लाह ताला की तरफ से आई कि आज शादी हो गई। ये है इस्लाम। आयशा को ठीक हुआ क्या अल्लाह के लिए देते थे कि आज आयशा जैसे कहते जाए आए तुम अल्लाह को पेश कर रहे हो, अल्लाह की मर्जी से देते थे जो उनको जो उनको मदद करते थे। ये हालत वैसी हुआ दूर को देख रहे रो दे मेरे चचा के साथ ये किया, लेकिन तू इस्लाम लाया, इस्लाम तो सब गुनाहों को मुनजिम कर देता है, ये भी मुनजिम साहबी हो गए ऐसे। लेकिन तभी लेकिन ये भी मालूम हुआ शरीयत के नबी के अंदर कितना एतदाल था है कि ये भी नहीं कुछ नहीं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम साहबजादे का इंतकाल हुआ रोने लगे, रो रहे साहबी का यार सुल्ला आप भी रोते क्या रहे मेरी आंखें रो रही हैं उनकी मोहब्बत में और दिल मेरा राली है अल्लाह के अल्लाह के अजमत का दोनों का आंखें रो रही होती। ये बात हमारे हजर ने बिल्कुल दोनों रख दो रखों का इंतकाल हुआ था 70 साल मेरी बीवी का अनुदान मिल गया रो रहे ये फरमा मेरी आंखें रो रही हैं दिल मेरा लाली दो रंग मामूली नहीं बीमारी दरिया वाली में लिखा बचा जी जो ताजे तमा लिखा जी कि आप ही जैसे लोगों के लिए ये है मनसब कि दो दो लड़कियों का इंतजार जवान लड़कियों को उठा लिया अल्लाह ने और आप सब्र किए हुए। लेकिन आपको कौन सब्र की तरकीब करे जबकि आप सबको सब्र की तरकीब करते ही रहते हैं। آیت مذکورہ قرآن اخلاق فاضلہ کا ایک جامع ہدایت نامہ ہے جس کے ذریعے رسول اللہ صلی اللہ علیہ وسلم کی تربیت کر کے آپ کو تمام اولین و آخرین میں صاحب خلق عظیم کا خطاب لے لیا ان ہدایت ناموں کو حضور نے عمل کیا اسی طرح یہ تھا ہمارے بزرگوں نے بھی اچھا عمل کیا یہ کشتی پر حضرت پارا ادری بریانوی بھی ہو جاتی انہیں 5 صاحب شہید وغیرہ کے ساتھ اور ان 9 مسلم عورتیں تھیں 9 مسلم تو وہ لوگ جیسا کنارے کشی کیا کرتی تھی کہ ارے ابھی تو یہ ہندو نہیں ہے یہ کہا دیکھو سنو دیکھا یہ لوگ ان سے بیداری اختیار کر رہے ہیں دوری فرمائے دیکھو یہ جدید العہد ہے اسلام کے اعتبار سے ابھی مسلمان ہوئی ہے تمام اس کے گناہ معاف ہو چکے ہیں تم تو گناہ گار ہو تم بہتر کہ یہ بہتر ہے اس وقت یہ بہتر آؤ اس کے قریب آؤ سونے تم اس بنا پر دوری اختیار کر رہی ہو کہ ابھی بھی مسلمان ہوئے ہیں یہ تو سے اچھی ہے خود حضور صلی اللہ علیہ وسلم ارشاد ہے کہ اسلام تمام گناہوں کو منہدم کر دیتا ہے کوئی اس رہتے بھی پاک کا ماں کے پیٹ سے جیسے بچہ جاتا ہے بے گناہ اسی طریقے سے اسلام لانے کے بعد کوئی گناہ ہوتا نہیں سب معاف رہنے والے یہ چلیے ہمارے بزرگوں نے پابند کیا ہے شہید رہے تھے جہاد میں یہ ان کے بنیادی میں کا واقعہ ہے بہت بڑے تھے وہاں بھی یہی چاہتے देखिए उसने वहां शहीद भी जा रहे थे, यहां भी जा रहे बाहर को सब शहीद भी हुए, तो खाना खा रहे थे तो उन्होंने खा खाया बैगम किया और भाई साहब ने कहा क्या आप सबके सामने ये सब कर रहे हैं। उसके बाद खाना नहीं खाया, वे दूसरी वजह बैठे, फिर उन्होंने यही सब कर दिया कुछ बड़े बड़े, क्या क्या मरा आप सब क्या कर रहे हैं, नहीं खाया। तीसरी वजह जब गए और भूख लगी बहुत जोर की तो फिर उन्होंने पेश कर दिया है ये भी अभी रवायत में है पढ़ी नहीं अब ये भी है पेश कर दिया, सुबह खाना खा लिया, कहा अरे आप खाना ले आओ मैं मर रहा हूं भूख के, चाकू भी ये अलग है वो अलग है, वो उसको हटा लिया। कितनी इबले की बात है, उठाकर फिर यह कहा मौलाना मैं आपकी इसलाह करना चाहता था, आप जा रहे हैं जिहाद में, जिहाद में खून की गीता देखेंगे, लोगों को तड़पते हुए भी देखेंगे, पखाना पिछाब क्या क्या क्या सूरतें पैदा देखेंगे, जब ऐसे नाजुक मिजाज आएंगे जब बलगम ने बया तो वो क्या पैदा करेंगे, ये इसलाह के लिए मैंने किया आपकी मैं इस बार जब शहीद की इसलाह किया में यही है जो ये अब वो देखा रहता तो याद आए ना हर एक अपना देखा पीछे बलगम इसमें मैंने बलगम इसी बात में देखा बलगम कहा तुम्हारा तीन चार बार जब खाना नहीं मिला दो हो गए कमजोरी हो गई, अब जब ले आए ले आके समझ गए थे कि अभी खाएंगे, कहा मार डाला अब चाहे कुछ दीजिए आप मुझे पहले खाना पीजिए, वो खा के मारा कहा मार डाला मुझे ईश्वर ने खाना नहीं था, आप जा रहे थे जहाल जहाल में क्या क्या वाकयात पेश आएंगे, ऐसे नाजुक मिजाज आप रहेंगे तो क्या याद करेंगे आप, इसकी इसलाह के लिए मैंने किया, इसलाह साबित हुआ नहीं, ये है चीजें पूरी पूरी खानकाहियत इधर मैदान कारोबार और पूरी पूरी खानका ये तो इसलाह होती है खानका में और क्या होती है अदबिया और शाहबिया को खत्म करना ये खानका जब तक हुआ शाहबिया के बोले अदबिया अल्लाह वफी शरीयत हो तो कुत शाहविया और कुत अगरबिया को जब्त करना शरीयत के मुताबिक पंडितों के मुताबिक नहीं, पंडित भी कर रहे हैं यहाँ एक एक पैर पर खड़े रहते हैं वो मोतबर नहीं है, शरीयत के मुताबिक जब्त कुत शाहविया के वाला गजबिया अला वक्त शरीयत हो रखना ये अखला हमारे गुरु ने कर दिया अजीब हो गई ऐसे सच्चे लोग थे। हजरत सैयद अहमद शहीद की शादी हुई या कि वजीर की नमाज में दाखिल हो गई जवाब में वहां शहीद को कहा पूछा कहा कि अब शादी रची जाएगी कि ये सब किया जाएगा शादी रची जबकि इतना अदब करते थे कि सैयद शहीद की एक घोड़ी थी लखनऊ से ये था कि सैयद शाह को पहुंचाया जाए उनका सवार नहीं हुए लखनऊ से ध्यान लेकर के दिल्ली से गए सवार नहीं हो गए इतना आगे बढ़ते थे माँ इस्माइल माँ शहीद की इतनी और वो माँ इसमाइल शहीद हर सही साहब पीर बनाए थे कम उम्र थे लेकिन पीर बनाए कम उम्र तो वो निस्बत बात जो सही साहब की थी वो वही थी कह गए तो माँ सही साहब ने कहा कि अब ऐसा नहीं होगा कि नहीं वो साल जाएंगे फिर बनाया फिर ये कार्य नहीं हमारे हजरत बड़ी अच्छी बात है कहते देखो अगर तुम्हारा बड़ा आदमी कोई करेगा अगर तुम उसको कह दिया करो देखो अगर तुम्हारा बड़ा आदमी दूध पी रहा हो और फिर मक्खी पड़ी हो तो क्या तुम बताओगे नहीं कि मक्खी इसके अंदर अमृत बीमार में भी मूल कर करता है शेख से भी है अगर शेख भी गलत कर रहा है उसको अदब से इतनी उमदा बात है मिसाल दिया कि तुम्हारा शेख दूध पी रहा है उसमें मक्खी है तो क्या नहीं बताओगे हाजिर मक्खी है इसके अंदर किसी से वहां शहीद ने कर दिया अल्लाह सारा हिंदू लोग اللہ تعالی ہمارے لیے وہ جزائے خیر دے پورا کرے آمین آمین باورچی سے کچھ نمک پیدا ہو گیا تھا کوئی چیز جلد آئی صحیح سب نہ خوشی کی نہ کیا باورچی جان دیا صحیح سب نے ڈانٹا وہاں اس لائی کو صحیح کو معلوم ہوا اس پر ہوا کہ آپ نے غلط ڈانٹا ان باورچی سے معافی مانگی ہے لکھا یہ بھی ہے الحمدات اللہ کو دے باورچی بڑھایا گیا باورچی ڈرتا ہوا آیا جو غلطی ہم نے کی ہے اسے اور ڈر پڑے گی اسے ڈر کر آیا ہے باورچی نے بلایا گیا وہ سمجھا کہ جو ابھی غلطی کیا ہم نے ابھی ڈانٹ پڑی ہے اب مزید ڈانٹ باقی ہے اس کے لیے بلایا جا رہا ہے صحیح یہ سب کھڑے ہوئے سنو ہم سے غلطی ہوئی معاف کر کوئی ہم سے غلطی ہوئی کہا میں تو میں معافی مانگ لیا کہا نہیں ہم سے غلطی کی ماں اسماعیل صاحب نے کہا کہ آپ نے ذاتی کیا اس میں اس وجہ سے آپ کو معافی مانگنا چاہیے شیخ سے کہا معافی مانگا یہ ہے تحریر یہ ہے تصور یہ کال اظہار جو تصور جاری تھا کہ نہیں جہاد کا میدان ہے دیکھیے اپنے نفس کی طرف سے غفلت نہیں ہے اللہ تعالیٰ ہم سب لوگ اليوم یوم سکوت وہ ملازمت البنو تھا کہ نہیں سکوت کا یہ مانا ہے اور گھر کو لالو پکڑنے کا ہے یہ بہت مشہور دولا بزرگوں کا بزرگوں کا بڑا ہے الیوم یوم سکوت وہ ملازمت البنو تھا لیکن میں نے لکھا ماں محاسبت نفوس تنہائی میں بھی سوچو اپنا نفس کیا خود تک سکون نہیں تھا ماں تھانے نے ماں گنگوئی کہا تھا خلوت کو جی چاہتا کہا نہ اختیار کرو خلوت میں شہرت ہے شہرت میں آفت ہے خلوت میں اسی وجہ سے میں نے کہا یہ الیوم یوم سکوت چپ رہو اور گھروں کو لالی پکڑو لیکن گھروں میں لالی اپنے نفس سے اس وقت بھی غافل نہ ہو کلو میں بھی شیطان میں کہتا ہے ہم نے قد بڑھائی ٹھیک کیا نا الیوم یوم سکوت ملازمت یوت ماں محاسبت نبوت کہتے ہیں کیونکہ نبی اکرم صلی اللہ علیہ وسلم آیت مذکورہ قرآنی اخلاق فاضلہ کا ایک جامع ہدایت ڈرامہ ہے جس کے ذریعے رسول کریم صلی اللہ علیہ وسلم کی تربیت کر کے آپ کو اللہ تعالیٰ نے تمام اولین و آخرین میں صاحب خلق عظیم کا خطاب دیا ہے ان خلال خلق عظیم آپ جو لوگ مجنون کہتے تھے ان نے ان کو خلق عظیم سے جو مجنون ہوگا وہ خلق عظیم کر سکتا ہے جبکہ نون والقلم مجنون یہ کافی لوگ کہتے ہیں کہ آپ مجنون ہیں اس کے بعد خلق عظیم اس میں بتایا ہے کہ جب حضور حضرت صلی اللہ علیہ وسلم کے یہ خلق عظیم ہے تو پھر جنون کا کوئی شائبہ نہیں ہے جنون والا تو اونچا اور ڈھیلا مارتا ہے بھگاتا ہے کاپتا پیتا ہے جو سے اتنا اچھا بڑھتا ہے وہ مجنون ہو سکتا ہے اس کے کمال عقل کی دلیل ہے کہ وہ حسن خلق پر ہے کمال خلق پر خلق عظیم کا اللہ تعالیٰ نے نبی اکرم صلی اللہ علیہ وسلم خلق عظیم ایک سو چار آیا تھا نبی کریم صلی اللہ علیہ وسلم فرمایا بے شاخ العشیرت یہ قبیلے کا بدترین آدمی آ رہا ہے جب آیا تو اللہ نے رہو کلام حضور نے اس کے ساتھ کلام نرم کیا چار پائی جائے گا رہتا کچھ چار پائی کھنور میں کھلایا ہو جائے گا حضرت عائشہ کو کہاں برداشت انہوں نے کہا یا رسول اللہ ابھی آپ نے کہا بدترین قبیلے کا بدترین آدمی ہے اور آپ نے ان کے ساتھ یہ معاملہ ملاقات کا رحمی کیا کہ اے عائشہ مجھ کو کب تم نے درست کو سخت بات کرنے والا پایا وہ علم کے درجے میں تھا تاکہ میں متوجہ کر دوں عمل یہ ہونا چاہیے علم رکھنا چاہیے معلوم ہوا کہ علم علم سے آگاہ کیا کہ برا آدمی ہے یہ بھی بتانا ضروری تھا اخلاق پیش کیا कि इस बुरे आदमी के साथ ये अखरा बनाना चाहिए जो मैंने तुम्हें यही उम्र को साथ दिया अलान रबुल कलाम बेसा पूरा शेर अल्लाह तआला हम सब लोग अखलाक नबवी पर रहने की अमल करने की और अपने बच्चों को लोगों को तालीम देने की तौफीक आमीन। दफ्तर है आगे जितना मैंने बयान कर लिया दुआ कीजिए वो ठीक हो अल्लाह हमारे लिए भी नाफे बनाए हमारी औलाद के लिए हमारे मुद्दे के लिए बड़े जुमला मुस्लिम के लिए अल्लाह कलाम बेचा पूरा किया कहा कि बदतरी कबीले का बदतरी आदमी है जब आया तो अल्लाह कलाम कलाम गर्म किया उनके साथ मुलाकात का मामला किया ऐसा कहा कि आप सुना हमारे हजरत तो बहुत गर्म करते मैं सब वही सुना हुआ है अल्लाह वो लफ्ज हमें जगह पर हजरत से सुन के सुना एक लफ्ज इन्हों को याद नहीं रहता किसी को याद नहीं रहता वही सुना हुआ हमने पढ़ा भी नहीं उसको सुना है अल्लाह से उन्होंने आश्रय किया मैं कल आदम बयान किया ऐसी किसी बातें बयान की थी तो मैंने समझा कि ये लोग सभी इतने बड़े लोग हैं माँ उसको बिल्ला काफुरी नहीं थे अभी ये लफ्ज नहीं मैं चाहता कि ये किसा बयान किया नहीं इस किसी में बहुत पसंद किया लोगों कि इस जमाने में इसी की जरूरत है अखलाकियात के बयान की। एक आदमी बहुत बोखरा था लेकिन हम लोगों की शिदार बहुत बोलता था कहा कि महाराणा आप तो खाली नमाज रोजे मुझे बयान करते हैं अखलाकियात बयान नहीं करते मैं क्या कई आदमी बैठे हूँ कितने आदमी के बयान में बैठे हूँ हमारे बयान बैठे हम तो अखलाकियात बयान करते किसी ने कहा उनके और बड़े थे कहा आज तक इसको किसी ने छुपने के जवाब नहीं पूछते जो मैंने पूछा कब कई बार में तुम बैठे भाई बता कितना बात तुमने सुना कई गैर बसी हुई अच्छा कब मुझको की ही लोग अल्लाह ताला हम सब लोगों को अखलाक के नबी अख्तियार करने की बयान करने के लिए तौफीक अपने ऊपर भी दूसरों को भी इन आमाल को लाजिम करना चाहिए अखलाकियात को जो दूसरों को लादना चाहते हैं खुद अमल करो अल्लाह मुझे भी तौफीक दे मेरे बच्चों को भी सारी उम्मत की जरूरत है ये अखलाक नबी पर आलमी जल्द है दरअसल बिहारिये मोहम्मद अहमद इससे बहुत उम्र है रहमत का अब्र बनकर जहाँ भर में छाइए वहाँ मोहम्मद अहमद रहमत का अब्र बनकर यहाँ में छाइए आलम ये जल रहा है बरस कर बुझाइए اللہ میں اصل کو صحت بولے عفت بولے امانت ہے وہ حسن اور خود اللہ کے قرض اللہ میں اصل پر بہت جامع دعا اللہ دینی دنوی سب نعمتیں اس کے اندر آئے اللہ میں اصل کو صحت بول عفت بول امانت ہے وہ حسن اور خود وزاد مکمل صفات اسلامیہ ایمانیہ احسانیہ سب اس کے اندر داخل ہے اللہ ہم سب کو اس نعمتوں سے نوازے اور اپنی جزا خوشی سے ہم سب کو مشترک کروائے رب بنا کا قبر ملنا دن کا تسلیم علی رحمت کیا ارحم الراحمین